नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम जस्ट फर इन्जोयमा। कार्यक्रम जस्ट फर इन्जोय लिएर उपस्थित भइसकेका छौँ। प्रविधि कक्षमा हुनुहुन्छ राज र म छु तपाईँको जस्ट फर इन्जोयको रेगुलर होस्ट दिवस। सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ। कार्यक्रम जस्ट फर इन्जोयमा हरेक दिन आउने गर्छ 11 बजेको अर्पण खबरपछि करिब करिब मध्याह 12 बजेसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा। कार्यक्रम जस्ट फर इन्जोयमा तपाईँ पनि आउन सक्नुहुनेछ 0556 63 332 र 0556 63 333 को बाटो भएर। कार्यक्रम आएर गजल मुक्तक चुड्किला तपाईँसँग भएको प्रतिभाहरू हामीलाई सुनाउन सक्नुहुनेछ 0556 63 332 र 0556 63 333 को बाटो भएर। कार्यक्रमको सुरुवातमा एउटा मिठो सङ सुन्छौँ हामी र त्यसपछि फेरि कार्यक्रममा उपस्थित हुने नै छौँ। कार्यक्रम जस्ट फर इन्जोयमा यो मिठो सङ हामी राख्न खोजिराखेको छौँ तर पनि अलिकति गडबड भइरहेको छ। केही छिनपछि हामी एउटा मिठो सङ राख्छौँ 0556 63 332 र 0556 63 333 को बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। तपाईँसँग जे प्रतिभा छ त्यो हामीलाई सुनाउन सक्नुहुनेछ 0556 63 332 र 0556 63 333 को बाटो भएर। विपनीमा रोए कहिले सपनामा रोए, जहाँ रोए खाली तिम्रै सम्झनामा रोए। विपनीमा रोए कहिले सपनामा रोए, जहाँ रोए खाली तिम्रै सम्झनामा रोए। हजार कुरा मनभित्र शान्ति कहिले छैन, आफ्नै मनले दिएको यातनामा रोए। विपनामा रोए कहिले सपनामा रोए, जहाँ रोए खाली तिम्रै सम्झनामा रोए। यस्तै मुक्तक चुड्किला गजल तपाईँहरूले हामीलाई सुनाउन सक्नुहुनेछ 0556 63 332 र 0556 63 333 को बाटो भएर। अब पनि कार्यक्रममा एउटा मिठो सङ राख्ने बेला भएको छ। यो सङपछि हामी कार्यक्रममा उपस्थित हुने नै छौँ। फोन गर्दै गर्नुहोला। Oh, मन मेरो जान्छ क्या हो लखर लखर चुली म त मर्छु कि क्या हो चुली म त मर्छु कि क्या हो चुली नेपाली मुभी ठुलीबाट मिठोसँग हामीले पृष्ठभूमिमा राखिसकेका छौँ 0556563332 र 0556563333 बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। आफूसँग जे प्रतिभा छ हामीलाई सुनाउन सक्नुहुनेछ। गजल मुक्तक चुड्किला तपाईँसँग जे प्रतिभा छ हामीलाई सुनाउन सक्नुहुनेछ 0556563332 र 0556563333 बाटो भएर। हामी हरेक दिन आउने गर्छौँ 11 बजीको अर्पण खबरपछि करिब करिब 12 बजीसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 MHz म मरेर गए पनि तिमीलाई कहिले शोक नपरोस् म मरेर गए पनि तिमीलाई कहिले शोक नपरोस् एउटै बाटो हिँड्ने हामी कहिले चोक नपरोस् म मरेर गए पनि तिमीलाई कहिले शोक नपरोस् एउटै बाटो हिँड्ने हामी कहिले चोक नपरोस् प्रेम अन्धो हुन्छ भन्छ सबले प्रेम अन्धो हुन्छ भन्छ सबले तर तिमीलाई प्रेममा फस्ने कहिले रोक नपरोस् म मरेर गए पनि तिमीलाई कहिले शोक नपरोस्। यो मिठो गजल थियो। यो गजल होस् कार्यक्रममा यस्तै गजल मुक्तक चुट्किला तपाईँसँग गीत गाउन चाहनुहुन्छ हामीलाई गीत सुनाउन मन लागेको छ भने 0556563332 र 0556563333 बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। तपाईँसँग भएको प्रतिभा हामीलाई सुनाउन सक्नुहुनेछ। तपाईँलाई कुनै पनि व्यक्तिको क्यारिकेचर गर्न आउँछ भने पनि हामीलाई सुनाउन सक्नुहुनेछ 0556563332 र 33 बाटो भएर। कार्यक्रम जसपुर इन्जोयमा हामी मिठा मिठा सङ्घहरू बजाएर तपाईँहरूलाई मनोरञ्जन दिने तत्क्रममा जुटिराखेका छौँ। कार्यक्रममा आउन सक्नुहुनेछ 0556563332 र 33 बाटो भएर। आफ्ना आफन्त जनिष्ठ मित्रहरूलाई पनि सम्झना राख्न सक्नुहुनेछ, डेडिकेसन गर्न सक्नुहुनेछ 0556563332 र 33 बाटो भएर। अब पनि कार्यक्रममा एउटा मिठो सङ्ग सुन्ने बेला भएको छ। सुनौ यो मिठो सङ्गपछि एकैछिन ब्रेकको समय रहनेछ। ब्रेकपछि फेरि उपस्थित हुने नै छु रेडियो अर्पण 104.5 MHz र कार्यक्रम जस्ट फर इन्जोय सँगै रहनुहोला। Glossy lips on fake tricks, baby, like the killer.

चिसोमा आफ्नो पछ्यौरी ओढ्न दिँदा मलाई बिर्स्यौ लाठी म कति रमाएको थिएँ, तिमीसँग बोल्दा ओठ कमाएको थिएँ, डराई डराई कमाएको थिएँ। यो मिठो मुक्तक थियो बृहस्पति उपाध्यायबाट हामीले डाउनलोड गरेको थियो 0555-63333 र 0555-63333 बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। आफूलाई मनपर्ने गजल मुक्तक सुनाउन सक्नुहुनेछ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ। हजुर नमस्कार। नमस्कार हजुर, हेलो। टेलिफोन सम्पर्कमा कोही मित्र आउनुभएको थियो तर पनि उहाँसँग राम्रो कुराकानी गर्न पाएनौँ हामीले। तपाईँ पनि आउन सक्नुहुनेछ 0555-63333 र 0555-63333 बाटो भएर। कार्यक्रममा अब पनि एउटा मुक्तक राख्छु म फेरि। संविधान बन्दैन भने तिमी किन आस देखाउँछौ, संविधान बन्दैन भने तिमी किन आस देखाउँछौ, महलमा बसी जनतालाई झुबडीको बास देखाउँछौ। संविधान बन्दैन भने किन तिमी आस देखाउँछौ, महलमा बसी जनतालाई झुबडीको बास देखाउँछौ। जनता नै मर्नु परेको छ पहिरो र बाढीले, जनता नै मर्नु परेको छ पहिरो र बाढीले, तिमी चिकन चल्ली जनतालाई चिउरा र दालमुटको गाँस देखाउँछौ। यो मुक्तक थियो देशभक्तिको लागि डाउनलोड गरेको थियो बृहस्पति उपाध्यायबाट हामीले। त्यही पनि आउन सक्नुहुनेछ 0555-63333 र 0555-63333 बाटो भएर। तपाईँसँग जे प्रतिभा छ हामीलाई सुनाउन सक्नुहुनेछ, सुनाउन सक्नुहुनेछ 0555-63333 र 0555-63333 बाटो भएर। तपाईँ गीत गाउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ, तपाईँले गजल भन्न चाहनुहुन्छ भने पनि आउन सक्नुहुनेछ, तपाईँसँग जे प्रतिभा छ आउन सक्नुहुनेछ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ। हजुर नमस्कार, हेलो। हजुर नमस्कार। टेलिफोन सम्पर्कमा कोही मित्र आउनुभएको थियो तर पनि उहाँसँग पनि कुराकानी गर्न पाएनौँ हामीले। आज पनि टेलिफोन सम्पर्कमा हाम्रो कुराकानी चाहिँ नभएको छ। तपाईँ पनि आउन सक्नुहुनेछ 0555-63333 र 0555-63333 बाटो भएर। तपाईँसँग चुट्किला छ, तपाईँ कुनै पनि व्यक्तिको क्यारिकेचर गर्न सक्नुहुनेछ, सुनाउन सक्नुहुनेछ कार्यक्रम जस्ट फर इन्जोयमा, जस्ट रमाइलो गर्नको लागि जोक्स, तपाईँले जोक्स पनि भन्न चाहनुहुन्छ भने पनि आउन सक्नुहुनेछ। तपाईँसँग जे प्रतिभा छ हामीलाई सुनाउन सक्नुहुनेछ। हामी करिब करिब मध्याह्न 12 बजीसम्म आउने गर्छ र टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ। हेलो, हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? जुटपानी चारदेखि के भन्नुभयो? गणेश भट्ट। अनि के छ गणेशजी तपाईँको नयाँ नौलो खबर? ठिकै छ। अनि खाना खानुभयो? अनि आज हामीलाई के सुनाउनुहुन्छ त? ए आज जस्ट फर इन्जोयमा हुनुहुन्छ, तपाईँ सम्झिनु पनि सक्नुहुन्छ आफ्नो आफन्तजन, तपाईँलाई जे आफ्नो गजल मुक्तक चुट्किला जे आउँछ तपाईँले हामीलाई सुनाउन सक्नुहुनेछ। गणेशजी कार्यक्रममा हुनुहुन्छ, अब को कसले सम्झिने? हुन्छ गणेशजी कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले छुट्टिन्छु, बाइ बाइ। यति बेला जुटपानी चारबाट गणेश भट्ट आउनुभएको थियो र आफूलाई आफ्नो प्रतिभा देखाएर गइसक्नु सुनाएर गइसक्नु भएको छ भने कार्यक्रममा एउटा मिठो सङ्ग सुन्ने बेला भएको छ। सुनौ यो मिठो सङ्गेपछि कार्यक्रममा फेरि उपस्थित हुने नै छौ। हासेरा बिताउ जीवन नेपाली मुभी लुकी लुकीबाट राजेश पायल रहेको सुमधुर आवाजमा सजिएको यो मिठो सङ हामीले पृष्ठभूमिमा राखिसकेका छौँ। 0556563332 र 0556563333 बाट भएर कार्यक्रममा आउन सक्नुहुनेछ। तपाईँ गीत गाउन चाहनुहुन्छ, गजल भन्न चाहनुहुन्छ र कुनै पनि व्यक्तिको क्यारिकेचर गर्न चाहनुहुन्छ भने पनि कार्यक्रममा आउन सक्नुहुनेछ, हामीलाई सुनाउन सक्नुहुनेछ। हामी करिब करिब मध्याह बाह्र बजीसँग तपाईँसँगै उपस्थित हुने नै छौँ र कार्यक्रम जस्ट फर इन्जोयमा जस्ट रमाइलो गर्न चाहनुहुन्छ भने पनि आउन सक्नुहुनेछ। आफ्ना आफन्तजन इष्ट मित्रहरूलाई पनि सम्झिन सक्नुहुनेछ। 0556563332 र 0556563333 बाटो भएर आउन सक्नुहुनेछ। आफूलाई जे प्रतिभा छ हामीलाई सुनाउन सक्नुहुनेछ। तपाईँलाई डर मान्नु पर्दैन, मरुन्जेल आफूलाई यो प्रतिभा कहाँ गएर देखाउने होला, कहाँ गएर सुनाउने होला भनेर तपाईँ चिन्ता गर्नुहुन्छ भने पनि आउन सक्नुहुनेछ। 0556563332 र 0556563333 बाटो भएर हामी हरेक दिन आउने गर्छ 11 बजेको अर्पण खबरपछि करिब करिब 12 बजीसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 MHz। अब नि कार्यक्रम एउटा मिठो मुक्तक सुनौँ हामी। लुकी लुकी भेट हुन पल्काएर गयो, यौनको आगो बाली सल्काएर गयो। लुकी लुकी भेट हुन पल्काएर गयो, यौनको आगो बाली सल्काएर गयो। सिकारी नै सिकार हुने कस्तो जाल हान्यो, सिकारी नै सिकार हुने कस्तो जाल हान्यो। मोती जस्तै दन्ते लहर टल्काएर गयो, लुकी लुकी भेट हुने हुन पल्काएर गयो, यौवनको आगो बाली सल्काएर गयो। यो मिठो मुक्तक थियो, गजल संसारबाट हामीले .com डाउनलोड गरेको थियो। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ। गजल मुक्तक चुट्किला कुनै पनि व्यक्तिको क्यारिकेचर तपाईँसँग तपाईँले केही भन्न मन लागेको छ, आफ्ना इष्टमित्र साथीभाइहरूलाई सम्झना मन लागेको छ भने 0556563332 र 0556563333 बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। र अब नि कार्यक्रमबाट बिदा माग्नुपर्छ भनेर रात्रि इसारा गरिरहनु भएको छ। तिनजेलसम्म रेडियो अर्पण 104.5 MHz अनि कार्यक्रम जस्ट फर इन्जोय सुनेर साथ दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद। र इन्टरनेट अनलाइनबाट www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुनेर साथ दिनुभयो, तपाईँलाई पनि धेरै धेरै धन्यवाद। र फोन गर्ने साथी हुनुहुन्थ्यो आज जुटपानी 4 बाटे गणेश भट्ट, गणेश भट्टज्यूलाई पनि धेरै धेरै धन्यवाद। र फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँलाई पनि विशेष आभारी छौँ। र तिनजेलसम्म मेरो आवाजलाई रेडियो सम्म पुर्याउने प्राविधिक कक्षका मित्र रासलाई पनि धेरै धेरै धन्यवाद भन्दै तपाईँकै कार्यक्रम जस्ट फर इन्जोयको होस्ट दिवस मगर पनि बिदा हुन्छु। नमस्कार। सोच